मैले जुन भर्खर गीत गाएँ त्यसको सङ्गीतकार गोपाल यन्द्रन। अब एउटा गीत म अम्बर गुरुङको पेश गर्छु। छैन तिम्रो नजरमा।